रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर कर्णप्रिय सुमधुर लोक भाकाको बहार यो हो कार्यक्रम लोक झंकार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नुहोला कार्यक्रम लोक झंकार। अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण 104.5 MHz र यो हो कार्यक्रम लोक झंकार। अनि हार्दिक स्वागत छ कार्यक्रम लोक झन्कारमा। प्रविधि कक्षका आत्मीय मित्र राज अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz अनि यो हो कार्यक्रम लोक झन्कार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचारपछि करिब करिब 11 बजेसम्म यो बसाइको समय रहने गर्दछ र यो बसाइमा हामी लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर जानकारी दिने गर्दछौँ। त्यसो त फरक फरक दिन फरक फरक कुरा नयाँ नयाँ कुरा तपाईँहरूलाई पस्किरहेका हुन्छौँ कार्यक्रम मार्फत। र आजको यो शुक्रबारीय श्रृङ्खला लोक दोहोरी क्षेत्रसँग सम्बन्धित रहेर विविध जानकारी अगाडि सार्ने बसाइ हो। आजको यस कार्यक्रममा तपाईँलाई लोकसङ्गीतका विविध पाटोहरूमाथि रहेर छलफल गर्न लागिरहेका छौँ। कहिले पुरानो भाका बजाउँछौँ, कहिले पुरानो भाकाको चर्चा गर्छौँ, कहिले नयाँ भाका बजाउँछौँ, अनि कहिले मध्यकालीन समयका भाका बजाउँछौँ, त कहिले कलाकार मित्रहरूसँग कुराकानी गर्छौँ। यस्तै यस्तैमा कार्यक्रम लोक झन्कारको एक हप्ता बित्ने गर्दछ र पुनः त्यही स्याडुलअनुसार हामी अगाडि बढ्ने गर्दछौँ। र आज विविध जानकारीहरू रहेका छन् लोकदोहोरीसँग सम्बन्धित। एउटा जानकारी अगाडि सार्दैछु कलापङ्गेनीको जानकारी सम्बन्धीबाट। कलापङ्गेनी फरक शैलीमा गीत गाउने गायिका मानिन्छन्, तर दर्जनौँ गीत गाइसकेपछि पनि प्रचार प्रसारको कमी भनौँ अथवा उनको गीत त्यति राम्रोसँग बजारमा भिज्न सकिरहेको छैन, उनलाई चिनिने जुन पहिचान त्यति राम्रोसँग बन्न सकिसकेको छैन। प्रायःजसो तिजका भाकाहरूमा बढी सफल देखिने कलापङ्गेनी यति बेला गुन्द्री तानेर बोलको भाका ल्याउने तयारी गरिरहेकी छिन्, जुन भाकामा खुमन अधिकारीको आवाज रहनेछ। मैले तपाईँलाई केही छोटो जानकारी यति बेला अगाडि बढाएँ कलापङ्गेनीको साङ्गीतिक यात्राको विषयमा र आगामी दिनमा उनका भाकाले दर्शकको मन छोउन्, श्रोताको मुखमा झुन्डिन सफल रहन्, यो शुभकामना कलापङ्गेनीलाई यहाँनिर अगाडि सार्न चाहन्छु। र कार्यक्रम लोक झन्कारमा यति बेला अर्को जानकारी शिव सुवेदीको प्रसङ्गबाट। शिव सुवेदी निकै फरक फरक भाकाहरू मार्फत लोकदोहोरी क्षेत्रमा झुल्किरहने लय तथा शब्द सङ्कलकको रूपमा चिनिन्छन्। त्यसो त अघिल्ला दिनहरूमा जुन उनको प्रवेश लोकदोहोरी क्षेत्रमा भयो त्यो प्रवेश नै निकै उत्कृष्ट मानिन्छ, त्यो स्वर्णिम छेड मानिन्छ उनको लोकदोहोरी क्षेत्रमा प्रवेश। उनले लेखेका गीतहरू लोकदोहोरी क्षेत्रमा निकै सफल रहे, श्रोताहरूको जिब्रोमा झुन्डेन सफल रहे, अझ भनौँ नेपाली लोक साङ्गीतिक क्षेत्रका बाघको रूपमा चिनिने पुरुषोत्तम नेउपानेको आवाजले उनको शब्दलाई निकै जीवन्तता दियो, फलस्वरूप उनी लोक सङ्गीतमा एउटा चिनिने नाम बने शिव सुवेदी। उनका अघिल्ला समयका गीतहरू घाम जस्तो चम्किलो जुन हुँदैन, लगायत भुमारीमा पारे भने म यी भाकाहरू निकै चले लोक साङ्गीतिक बजारमा। त्यसपछिका दिनमा पनि उनका भाका निकै सफल मानिन्छन्। प्रत्येक भाकाहरू आम्दानीका दृष्टिले घाम जस्तो चम्किलो जति नहुन सके पनि चर्चाका दृष्टिले ती भाकाहरू कम्ती रहेनन्। पछिल्लो समयमा उनले बजारमा ल्याएको भाका मेरो आधा जिन्दगी पनि बिस्तारै सफलताको श्रेणीमा उक्लिँदैछ, चर्चाको शिखरमा उक्लिँदैछ। अझ भनौँ, लोक सङ्गीत लेख्नको लागि भावना चाहिन्छ भनिन्छ, कल्पना चाहिन्छ भनिन्छ। शिव सुवेदी साइन्सका स्टुडेन्ट हुन्, विज्ञानका विद्यार्थी हुन्, त्यसैले विज्ञान र भावना एकअर्कामा त्यति जोडिएको देखिँदैन, एकअर्कामा त्यति सम्बन्धित देखिँदैन, र पनि विज्ञानको विद्यार्थीको मनमा पलाएको जो भावनालाई भने सलाम गर्ने पनि हुन्छ। यति बेला उनैको भाका मेरो आधा जिन्दगी तपाईँका लागि पृष्ठभूमिमा अगाडि बढाउँछु। मेरो आधा जिन्दगी यसरी नै गयो, खान पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो, तर तिम्रो अभाव सधैँ खड्किरह्यो। देख्ने मन भेट्ने मन यस्ता रहर कति छन् कति छन्, मेरो आधा जिन्दगी यसरी नै गयो, खान पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो, तर तिम्रो अभाव सधैँ खड्किरह्यो। खान पाछु लाउन पाछु दुःख सुख त्यस्तै हो, तर तिम्रो अभाव सधैँ खड्किरह्यो। टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकै सहर सौराचोक टाढीमा। बेटर पावर,

रङ रोगन पनि उस्तै राम्रो, घर यति पनि राम्रो बन्छ भनेर मैले सपनामा पनि सोचेको थिइनँ। मैले पनि कहाँ सोचेको थिएँ र मामा, तर कतार डेकोरेसनको सेवा नै भरपर्दो र स्तरीय रहेछ नि। हामी कहाँ आधुनिक डिजाइनका जिप्सन बोर्ड, सिलिङ, वाल पुटिङ, कर्निस बुट्टा तथा पार्टिसनका सामान पाइनुका साथै वारेन्टीका साथ सम्पूर्ण घर रङ रोगन गरिन्छ। सम्पर्क कतार डेकोरेसन, रत्नगर एक पुरानो ज्योति हल मार्ग, बकुलर, चितवन, फोर फाइटर इनाद करिमिया। मोबाइल 9891210909। विकास गुरुङ, मोबाइल 9841173213। कुलप्रसाद सापकोटा, मोबाइल 9841602383। मनोरञ्जन केन्द्र सबै तनाव छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक 300 जना सम्म स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था, महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था, बेबी स्विमिङ पुल, लकर सुविधा, स्विमिङ गर्दै खान सकिने व्यवस्था, विवाह, व्रत बन्ध, बर्थडे पार्टी, मिटिङ तथा 2000 जना अट्न सक्ने क्षमता सहितको कन्फरेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा, विशेष सांगीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था, कैलाश पर्वत, कलात्मक ढुङ्गे धारा, चिल्ड्रेन पार्क, म्युजिकल सावर डान्स, रेस्टुरेन्ट, साथमा पर्याप्त पार्किङको सुविधा, चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज। आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ ट्रेनिङको व्यवस्था, होटल गंगोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था, साथै 3 महिनादेखि 1 वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा 15% छुटको व्यवस्था। सम्पर्क हंस मनोरञ्जन केन्द्र, रत्नगर टाढी, फोन 0556658538, मोबाइल 9855506040 र 9809956045, वेबसाइट www.hmkchitaun.com। मनोरञ्जन केन्द्र छ है हाम्रो ठाउँमा। हे आजकल मलाई के भाषा गुनी, रेडियो अर्पण सुनि न हुनी, रेडियो अर्पण, रेडियो अर्पण हजुरलाई नि मन पर्ने, हामीलाई पनि मन पर्ने समाजकै दर्पण। नमस्कार, म लोकदोरी गायिका राधिका हमाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ छोटो समयमा बहुचर्चित हुन सफल रेडियो, रेडियो अर्पण 104.5 MHz, अर्पण सबैका लागि सधैँका लागि। तपाईँलाई फेरि पनि स्वागत छ एकैछिनको विश्रामपछिको समयमा। सुन्दै हुनुहुन्छ समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउन सफल रेडियो, रेडियो अर्पण 104.5 MHz, अनि कार्यक्रम लोकझनकारको बसाइमा हामी जुटिरहेका छौँ। विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत यो आवाजलाई प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। र यो बसाइमा आज हामीले लोकसङ्गीतका विविध जानकारीहरू तपाईँका लागि प्रस्तुत गरिरहेका छौँ। नेपाली लोकसाङ्गीतिक बजारलाई हेर्ने हो भने यो निकै अनौठो खालको बजार लाग्दछ, किनकि अनौठो यस अर्थमा जसको व्यापारमा आम्दानी छैन र पनि यसमा मोह राख्ने कलाकारहरू धेरै हुनुहुन्छ। यस लोकसङ्गीतमा लाग्न चाहने अनि लोकसङ्गीतमा लाखौँ डुबाउन चाहने निर्माताहरू पनि यहीँ हुनुहुन्छ, कारण जति पनि गीत सङ्गीत निक्लिएको छ त्यसको बिक्री सुन्ने छ। पहिलाका दिनमा अडियो क्यासेटहरू प्रशस्तै मात्रामा बिक्री हुने जमाना थियो, त्यति बेला कलाकारहरूले राम्रो आर्थिक आम्दानी गर्न सक्ने अवस्था थियो भने अहिलेको अवस्थामा अडियो क्यासेट बिक्री हुँदैन। प्रविधिको विकास सँगसँगै ब्लुटुथका माध्यमबाट मोबाइलमा सार्ने सिस्टम, पेनड्राइभका माध्यमबाट एउटा एकजना मान्छेले गीत पायो भने करिब हजारौँसँग त्यही गीत फरवाड हुने यो सिस्टम आएसँगै नेपाली लोकसङ्गीतको बजार धाराशायी भएको छ। तर गीत पहिलेका भन्दा झन बढी निस्किएका छन्। यसमा केही आम्दानी भने कलाकारहरू गायकहरूले केही कमाउनु भएको छ, कारण उहाँहरूका सुर जुन मेला महोत्सवहरूमा बिक्ने गर्दछ र लगानी गर्ने निर्माताहरू लय तथा शब्द सङ्कलन गर्नेहरू उहाँहरूलाई न त कुनै महोत्सव छ न त केही छ त्यो शब्दलाई महोत्सवमा सुनाउनका लागि भनेर कसैले बोलाउने गरेको पाइँदैन र यसले गर्दाखेरि लोकसङ्गीतमा निर्माताहरू अलिकति मारमा परेको देख्न पाइएको छ यति बेला। र यहाँ छोटो प्रसङ्ग मैले जोड्न खोजेको कुरा, नेपाली लोकसाङ्गीतिक क्षेत्रको बजार ध्वस्त भइसक्दा पनि नेपालमा जुन नेपाली लोकसङ्गीतहरू निक्लिने क्रम भने घटेको छैन। यद्यपि रोयल्टीका कुराहरू आइरहेका छन्, सार्वजनिक स्थलमा गीतहरू बजायो भने त्यो गीतको रोयल्टी कलाकारले पाउनुपर्ने कुराहरू पनि उठिरहेका छन्। यो कुरा भविष्यमा व्यवस्थित भएर अगाडि बढोस् यो कामना छ हाम्रो। र छोटो प्रसङ्ग यति बेला अर्को जोड्न चाहन्छु बिमा कुमारी दुराको बारेमा। बिमा कुमारी दुरा नेपाली लोक साङ्गीतिक क्षेत्रमा सबैभन्दा बढी चलेको नाम हो, सबैभन्दा बढी रुचाइएको आवाज हो। उमेर जतिसुकै माथि चढ्दै जाँदा पनि आवाजमा उही कोकिल स्वर आउने कारणले गर्दाखेरि बिमा कुमारी दुरा लोक साङ्गीतिक क्षेत्रमा निकै चलेकी मानिन्छन्। 5,000 बढी गीत गाइसकेकी दुराले धेरै गीतहरू जुन चर्चित छन् उसका म्युजिक भिडियोहरू पनि बजारमा आएको छैन। यद्यपि गीत चल्नलाई म्युजिक भिडियो नै बन्नुपर्छ भन्ने पछिल्लो समयको मान्यतालाई बिमा कुमारी दुराका धेरै हजारौँ भाकाहरूले उछिनेका छन्, तपेका छन्। ती भाकाहरू जसमा म्युजिक भिडियो नै छैन र पनि आजसम्म त्यो श्रोताहरूको दर्शकहरूको मुखमा झुन्डिरहेको छ। र पछिल्लो समयमा बिमा कुमारी दुरा केही सेलाएको जस्तो देखिन्छ र यो कारण कार्यक्रम लोकझन्कारले बुझ्दाखेरि नेपाली लोकसाङ्गीतिक क्षेत्रको बजार नभएकै कारणले हो भन्ने प्रतिक्रिया हामीले पायौँ। र उनी यत्तिकै चुप लागेर भने बसेकी छैनन्। अब पुराना दिनमा उनका मन छोएका भाकाहरूको म्युजिक भिडियो साथमा आफ्नै जीवनीलाई भिडियोमा उतार्ने गरी नयाँ भाकाको तयारी भइरहेको पनि जानकारी हामीलाई दिनुभएको छ। फुल्यो निमपत्ता, छुट्यो माया जाल, लाइचु माया, चिनो एल्बम लगायतका अन्य धेरै गीतहरूको पुनः भिडियो निर्माण साथमा आकर्षक क्वालिटीमा नयाँ स्वराङ्कन कार्य नयाँ रेकर्डिङ गर्ने बिमा कुमारी दुराले जानकारी दिनुभएको छ। र बजार नभएको कारणले साङ्गीतिक क्षेत्रमा जमिरहनलाई अल्छी लागेका कुरा पनि बिमा कुमारी दुराबाटै जानकारी हामीले पाउन सक्यौँ। यति बेला हामीले जानकारी राख्यौँ बिमा कुमारी दुराको लोक साङ्गीतिक बजार आगामी योजनाका विषयमा। आजको लागि कार्यक्रम लोक जानकारको समय सकिएको छ भन्ने इसारा मैले पाएको छु। जाँदा जाँदै पृष्ठभूमिमा एउटा आवाज पनि बजिरहेको छ, यसै आवाजलाई छोड्दै यतिन्जेलसम्म कार्यक्रम लोक जानकार सुनेर साथ दिनुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र भोलिको बसाइमा फेरि पनि तपाईँ हाम्रो भेट हुने नै छ। प्रविधि कक्षबाट सघाउने राजलाई धन्यवाद। तपाईँकै लोक भाकाको मित्र रामु आचार्य पनि कार्यक्रम लोक जानकारको व्यवसायबाट बिदा चाहन्छु। नमस्कार। सम्बन्ध युगौँ युग रहन्छ तिम्रै माया, नसामा बन्छ मेरी सानीलाई रोज्या छु।